आएको जान्ती पैगो सालिन बसालो कन्ती कम्मर भाँच्ने हो कम्मर भाँच्ने हो फेरि भेटा हुन्छ के हुँदैन आज बिना साली कम्बर भाँच्ने हो कम्बर भाँच्ने हो फेरि भेटा हुन्छ के हुँदैन आज बिना साली चल्दैन आज बिना साली चल्दैन कम्मर भाँच्ने हो कम्मर भाँच्ने हो फेरि भेटा हुन्छ के हुँदैन आज बिना साली चल्दैन से हो म जन्ती आएसी के चाहियो र सालीलाई पाएसी कम्मर भाँच्ने हो कम्मर भाँच्ने हो हात घासे कम्मर भाँच्ने हो कम्मर भाँच्ने हो फेरी बेटा छ के हुँदैन आज बिना साली चल्दैन सुकै हाँसी जे जे पर्लाए कैसे नात घासे कम्मर भाँच्ने हो कम्मर भाँच्ने हो फेरी बेटा हुन्छ के हुँदैन आज बिना साली चल्दैन जस्तै हो आज बिना साली चल्दैन जस्तै हो नाच साली मुसु उदानी सारै मन बेउला बेउली हेरेको हेरेछन् कम्मर भाँच्ने हो गाउने हुँदा